मातृ दिवस मगर। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यो कार्यक्रम लोक झङ्का। हामी हरेक दिन बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब 11 बजेसम्मको समयमा उपस्थित हुने गर्दछौँ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम लोक झङ्कारमा हामी कहिले नयाँ भाका बजाउँछौँ, कहिले पुराना भाका बजाउँछौँ, कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ अनि कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने आजकै यो शनिवारी व्यवसायमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछु। ढिला नगरिकन यो क्रमलाई अगाडि बढाउन चाहन्छु। रमिना न्युपाने अनि खुमन अधिकारीको सुमधुर आवाजमा सजिएको चर्चित भाका आँखा मारी मारी अबको क्रममा तपाईँको लागि। भाकाले भन्दै थियो आँखा मारी मारी कुमन अधिकारी अनि रमिला न्युपानेको सुमधुर आवाजमा सजिएको मिठो भाका सुनिसक्नु भएको छ। तपाईँ यति बेला तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज अनि कार्यक्रम लोक झङ्कारको बसाइ सुनिरहनु भएको छ र आजको यो शनिवारीय बसाइमा भर्खरै बजारमा आएका नयाँ लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिइरहेका छौँ। यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु अर्कै एउटा भाकाबाट। भाका रहेको छ कुमन अधिकारी अनि टिकापुनको सुमधुर आवाजमा सजिएको चर्चित भाका कता छौ ये जिन्दगीको गुरु। यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ, विश्रामपछि फेरि पनि उपस्थित हुने नै छौँ। रेडियो अर्पण 104.5 मेगाहर्ज अनि कार्यक्रम लोक झङ्कार सँगै रहनुहोला। एसएलसी पास भयो हजुर क्याम्पस पढ्न गइयो पोहोरसम्म साने थियो अहिले बुझ्ने भइयो ए माया प्रेम पीडित शङ्कु अध्यक्ष नै मै हो बिहान दिउँस बेलुका क्याम्पस धाइया छ इङ्ग्लिस गणित पढाउने धेरै पाइया छ ए अब हामीलाई माया प्रेम सिकाउने मास्टर चाहिया छ ए अब हामीलाई माया प्रेम सिकाउने मास्टर चाहिया छ

किन हो मामा हेरेको हेरै हुनु भयो त? यही त भन्छ बाबु, आकर्षक पार्टेसन, हेरु हेरु लाग्ने सिलिङ, रङ रोगन पनि उस्तै राम्रो, घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ। मैले पनि कहाँ सोचेको थिएँ र मामा, तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि। हामी कहाँ आधुनिक डिजाइनका जिप्सन बोर्ड, सिलिङ, वाल पुटिङ, कर्निस बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङ रोगन गरिन्छ। सम्पर्क कतार डेकोरेसन, रत्नगर एक पुरानो ज्योतिहल मार्ग, बकुलर चितवन, फोर फाइटर इनाद करिमिया, मोबाइल 9891210909, विकास गुरुङ, मोबाइल 9841173213, कुलप्रसाद सापकोटा, मोबाइल 9841602383। मनोरञ्जन केन्द्रमा एकै पटक 300 जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था, महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था, बेबी स्विमिङ पुल, लकर सुविधा, स्विमिङ गर्दै खान सकिने व्यवस्था, विवाह, व्रत बन्ध, बर्थडे पार्टी, मिटिङ तथा 2000 जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा, विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था, कैलाश पर्वत, कलात्मक ढुङ्गे धारा, चिल्ड्रेन पार्क, म्युजिकल सावर डान्स, रेस्टुरेन्ट, साथमा पर्याप्त पार्किङको सुविधा, चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज। आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था, होटल गंगोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था, साथै 3 महिनादेखि 1 वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा 15% छुटको व्यवस्था। सम्पर्क हम्स मनोरञ्जन केन्द्र, रत्नगर टाढी, फोन 0556568538, मोबाइल 9855066040 र 9809956045, वेबसाइट www.hmkchitaun.com। गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण। यो एकैछिनको विश्राम पछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँले यति बेला समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ। कार्यक्रम लोकझङ्कारको व्यवसायमा हामी रहिरहेका छौँ र आजको यो शनिबार व्यवसायमा भर्खरै बजारमा आएको लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइरहेका छौँ र यो क्रमलाई स्थान कार्यक्रममा भर्खरै बजारमा आएको लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिँदादिँदै आजको कार्यक्रममा निर्धारित समय सकिने लागेको छ भनेर इसारा पाइरहेको छु र यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज अनि कार्यक्रम लोकझङ्कार सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र इन्टरनेट अनलाइनको www.radioarpan.com.np प्रत्यक्ष रूपमा सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद। मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्रविधि कक्षका मित्र राजलाई पनि विशेष आभार प्रकट गर्दै पशुपति शर्मा अनि मन्जु महतको सुमधुर आवाजमा सजिएको चर्चित भाका सुरदुना आठलाई पृष्ठभूमिमा अगाडि बढाउँदै तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। गौतम बुद्धका जन्मे नेपालमा वा भारतले भारतमा जन्मेको भनिरहेछ हो, यस्तै उल्टो उल्टो पढेर त खरदार र चुब्बामा गुल्टिन्छ नि त। पढ्ने मान्छे ठुलो र ठालो भयो, मेरो पढाइ बिग्रेर हालो भयो, मेरो त देखि न जागिर खानि छ, खरदारमा जात दिए गुल्टिए, चुब्बामा जात दिए गुल्टिए, मेरो दिमाग के भएको, पढ्यो पढ्यो पाठ जो सुर्रा तुना, ए पढ्यो पढ्यो पाठ जो सुर्रा तुना, ए पढ्यो पढ्यो पाठ। Just